www.attableek.com, The Reviver of Iman. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين. الرحمن الرحيم. مالك يوم الدين. إياك نعبد وإياك نستعين. اهدنا الصراط المستقيم. صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. بسم الله الرحمن الرحيم. ألم نشرح لك صدرك ووضعنا عنك وزرك الذي أنقض ظهرك ورفعنا لك ذكرك فإن مع العسر يسرا إن مع العسر يسرا فإذا فرغت فانصب وإلى ربك فارغب. صدق الله العظيم. یہ کتاب معرفت سننا ہے. یہ کتاب معرفت ہے جو صوم کے متعلق روزے متعلق جتنی حدیثیں ایک جگہ جمع کر دیا ہے. میں نے بار بار سنانے سے کہا کہ سنانا سب کتاب سو رمضان مبارک کے پھل آئے تو بیٹھا دس سال سسرات ہی رہتے ہیں ہم لوگ. میں سوچا کہ سنا دوں اللہ تعالیٰ ایک جا سننے سے پورا مضمون رمضان کے موقع کے سامنے آ جائے گا. حدیث سے رحمت ہو صلی اللہ سوری ان شادی ہو رہے ہیں. قال قال رسول اللہ صلی اللہ علیہ وسلم اذا دخل رمضان فتحت ابواب الجنة وغلقت ابواب جهنم وسلسلت الشياطين في الرات ابواب الرحمن. حضرت ابو هريره رضي الله عنه حسب روايه رسول الله صلى الله عليه وسلم ارشاد فرمایا جب رمضان آتا ہے تو جنت کے دروازے کھول دیے جاتے ہیں. یہ جگہ کچھ بڑا نہیں آ جائے ان شاء اللہ زیادہ کوفیر ہوگا. پہلی حدیث یہ جنت کہتے ہیں کہ جب رمضان آتا ہے تو جنت کے دروازے کھول دیا جاتا ہے اور دونوں کے دروازے بند کر دیا جاتا ہے. اہمیت بن ہوئی نہیں اس کا اشتہار ہو کہ جنت کے دروازے جب کھلے ہوئے ہیں لوگ کے داخلے کے لیے. اب ہماری دو مسلط ہے کم وقت یہ کرنا چاہتی ہوں اللہ نے تو بول دیا ٹھیک. دیکھتا رہتا ہوں لیکن مجھے بہت اثر ہوا. اور شیاطین جکڑ دیے جاتے ہیں اور ایک روایت میں بجائے ابواب جنت کے ابواب رحمت ہو گیا ہے. میں نے کہا ابواب جنت ہو گیا ہے اس بات میں اور ہمیں رحم کرو. اللہ ہم سب کو استحضار کرتا فرمائے بابا رحمت میرے اللہ دل رحمت بہت آپ اللہ کے رحمت سے آپ لوگوں کا جرم ہو گئے ہیں. جس پر باقی عظیم گزرتا آپ بھی گزر سکتی کیا کرتے لیکن ہماری رحمت آپ پر اس وجہ سے آپ جرم ہیں. صحابہ سے ایسی غلطیاں ہوتی ہیں اس کے باوجود آپ سب کر دیتے ہیں بدار کر دیتے ہیں یہ ہماری رحمت کا رویہ. اللہ تعالیٰ ہم سب لوگوں کو اس اول سلامتی ہے جان سردار کا اول اچھا سہمت بڑی مناسب ہے ان کا استحضار ہونا چاہیے کہ سننا سنانا نہیں سوچو تصور کرو بڑا سبا کرو کہ یہ رمضان کا نہیں جانا ہے اس میں معاشی سے دور رہنا چاہیے ان کا روکنا سے بھی دور رہنا چاہیے لاجانی باتوں سے بھی دور رہنا چاہیے. نبیمہ اور بیمہ دل بہت بڑی چیز ہے لاجانی باتوں سے. ایک آدمی بیان کیا ہم نے حضرت بلاتے تھے اور فرماتے تھے کہاں کام سب کو دیکھو کہ لوگ کیا کر رہے ہیں کہاں سوئے ہو کر نہ جگہ مگر اخباری اور سیاسی بات کرنا ہے تو روکنا اس سے چل سو جاؤ لمبو باتیں نہ کرو. میں خود موبائل ہو اس کا تبلیغ تبلیغ نہیں کیا بندے کو نہیں مرو آیا ایک آئے کی تبلیغ بندے کو کرنا ہے بڑا حضرت یہاں لاجانی باتوں سے انتظار بہت ضروری نبی کا واقعہ ہے تعلیم نبی کے زمانے کا ہم لوگ پڑھ رہے تھے شاہجہاں کے بارے میں ہم لوگ ہمارا کوما نہیں پوچھے سب بتا رہے ہیں بہت ضروری چیزیں ہیں اسلام کر دیا گیا شیخ عبداللہ کے گھر تھے تو عملہ وہی تھا لیکن حضرت گیارہویں راستے میں ہی اوپر سے لائے ہم لوگ آپ سے بات چیت کر رہے تھے کہ اچھا تم لوگوں کو بات چیت کرنے کا مانا اب یہ کرنا ہے کہ اپنے حالات کے اتنا حد بڑا کو دیا کرو وہ جو بڑا کہیں تھا جو بڑا کی چھٹی ہے جو نہ بات چیت لایا نہیں کر سکتے ہیں کہ رہتا وہ بات نہیں تھی سب بھائی کو تو بات یہ ہر کے نام ہے سب یہ کیا باتیں کرتے ہیں لایا نہیں باتیں اٹھے روک گیا. اور فرمایا کہ ہر ہفتے اپنے حالات کی اطلاع کیا کرو یہ تو موضوع کی سکے اپنی ظاہری بیماری کو ڈاکٹر سے کرنا آسان ہے لے جائیے کسی مریض کو ڈاکٹر سے مارے اپنی بیماری بھی بتا سکتا تو بیماری جو باطنی ہے وہ کہنا آسان ہے جب ظاہری بیماری نہیں ہو رہی اس سے کہنا وہ اسی دن سے ہو گیا ہر جو رات کو اپنے حالات کی اطلاع کیا کرو. اب یہ ہم لوگ کے لیے مصیبت اللہ کبھی حالات کوئی کہے کہ ہمارے اندر تک کوئی کہے کہ ہم ریاست پڑھ نہیں پڑھتے ہیں بالو رات بھر عبادت کیا اصوبہ لڑکے کہیں گے عبادت ہوئی عبادت سے تواز ہوئی ان کے ساتھ اللہ بتائیں نہیں لڑتا مووی کے گروپے سے رہنا یہ حضرت کی تعلیمات کا خلاصہ ہے. ہر وقت نکال کرتے جا رہے ہو بس سیاسی باتوں کو بہت چل کی لاجانی سو جاؤ لیکن لاجانی باتیں رہ کرو. اللہ تعالیٰ ہم سب لوگوں کو من حسن اسلام تمہاری تک کو مانا جاتی حدیث صحیح ہوئی یہ بنیاد شریعت کے عزت ہے من حسن اسلام تمہاری تک کو مانا جاتی لاجانی باتوں کو ترک کرو نہ مادے سے بچتے ہیں اور گئے نہ جا کے چاہیے لایا بیٹھے ہوئے لایا ہزار پہ گئے تھا اب ہر نہیں گئے تھا دینا کہیں بڑا بھی مر گیا چھ گھنٹے کا ہوتا ہے کہ وہ لائے دیتا ہے گھومنے کے لیے جتنا دیتا ہے 300-500 کی لڑائی نہیں دیتا ہے آدھا گھنٹہ جا کر کے اسی دکان پر لائے نہیں سکتے لائے کی بات کر کے ہر نہیں سکتے یہ اللہ تعالیٰ کے اصول بات ہو کے ہمارا گھیر دیا ہے پورے ذکر اللہ نے ذکر اللہ نے گھیر دیا ہے فجر کے وقت وہ اثر کا ہوتے ہی ہے فجر میں اور میں کہاں کرا جاتا ہونا چاہیے تاکہ نیند اچھی طرح ٹوٹ جائے نیند کا اثر فجر کی نماز میں اس سے پہلے ہے تاکہ نیند کا فومار سندر پہ ختم ہو جائے فرض کو اشارہ ہوتا ہو فومار نیند کا جو ایک سندر سے ختم ہو جائے اور ایشیا میں کیا ہے جو ایک سندر پار میں پڑھو بھی پہلے پڑھو جو ایک پار میں تاکہ نیند کا اندازہ کروا ہو تو بھی اس سے محفوظ رہے جو ایک سندر کو سب چلے جائے وہاں باقی ہے جو ایک سندر یا تبدیل بدل ہمارے تمام ان کے لیے اشراق معاف نہیں اشراق کیونکہ یہ صحیح کرنی ہے اس کو عید کے دن کے لیے خالی رکھو اشراق میں بیٹھو گے اس دن ضرور بیٹھ جائیں گے ضرور نہ رکھو ضرور عید کی نماز یہ ہے عید کی اشراق کی نماز پڑھو تاکہ تہوار کا حق ادا ہو عید کا اور اس کے بعد کہا کہ پڑھ لیا کرو تاکہ مزید روشن نہ ہونے پائے روشن سے اس کا پھر عید کا ہے پھر بات پڑھو اللہ تعالیٰ شریعت محمدیہ نے بڑے رموز ہیں اثرات ہیں سمجھ لیجیے ابھی مرم نے کسی نے دیکھا کسی نے امام محمد سے کہا رحم اللہ سے کہ آپ نے ہر چیز پر کتاب لکھی ہے آپ کو سرسو کو میں نے لکھا تو کیا کہا مرن نے میں نے فکر کی کتاب لکھی ہے سرسو یہ سرسو میں نے کتاب لکھی ہوں یہ دیکھیے کتاب ہوئی ہمارے تصوف کا دل کیا ہے خرید و فروغ کے سیکھنا اور اس پر آگے عمل کرنا یہ ہے تصوف سے فکر جوڑ لگے گی امام محمد بڑے بڑے جانتے تھے بہت سارے جانتے تھے بہت سارے کس نے کہا حضرت آپ اس طرح جانتے ہیں صحت کا خراب خیال رکھیے کہ میں محمد اگر سو جائے لوگوں کا پتہ ہو جائے گا دنیا سو رہی ہے محمد جاگ رہا ہے اگر میں بھی سو جاؤں تو کیا ہوگا جب اس محمد اصغر کے یہاں تھا پر گئے ہمارے محمد اکبر محمد اکبر کا کہا ایک عیسائی نے دیکھا ہے امام محمد صاحب کی کتاب سبھی کہا ہاتھا کتاب ہاتھ کا ہاتھا کتاب و محمد اکبر پر گئے پرکار محمد پر گئے پر کتاب محمد اکبر جب چھوٹے محمد کی ایسی کتاب آئے تو بڑے محمد کی ایسی کتاب ہوگا تو مسلمان ہو گیا یہ علوم ہے اللہ تعالیٰ ہم سب لوگوں کو اپنے علوم سے بھی گرو آپ کے تو نہیں اللہ کر رہے ہیں اگر یہ بات ہوگی کہ اللہ کا فرماتا حضور سے کل کرتے دیتے یہ بات علم کی کوئی حل نہیں عمل کیا جائے علم کی کوئی حل نہیں چلتے چلا دیجیے امام محمد صاحب کے پاس کیا ہے کیا بتا جان کر دی ہماری یوسف کی اور ایک بندے کے اندر کہا وہ بندہ ہر بار ہر عمر ادا کری ان کی اہمیت نہیں اتنا کر دیجیے اللہ تعالیٰ ہم سب لوگوں کو اپنے قلوب سے آگاہی اور وہ عمل کی طرف بھی معلوم کروا دیں. جب رمضان آتا ہے جنت کے دروازے کھول دیے جاتے ہیں اور دوسرے کے دروازے بند کر دیے جاتے ہیں. ایمان کی بات ہے, کیسے دروازے کیسے رہنا, بس ایمان. نبی نے فرمایا آمن کو بھی ساتھ مہمان آیا بس جن میں وہ نہیں کر سکے جہاں دروازہ کاٹ گیا ہوا ہے آمن کو مل جائے وہاں کے دروازے کو جو جاؤ کر جن پر چلے گئے انگوٹھی پہ چلے گئے اور شادی جگہ لے آتے ہیں اور ایک دروازے پر جائے عوامی جنگ کے عوامی رحمت رحمت کے وقت کو لے آتے ہیں. اصل وہ کیا ہوگا رحمت اجرا کے فرد رحمت کی اللہ اللہ تعالیٰ اپنی رحمت سے ہم سب لوگوں کو شاد فرما دیا. بہت اچھی تقریب تشریف فرما رہے ہیں استاد کا سادہ دیکھیے اور کسی کی رائے نہیں دیکھیے کسی ہے کتاب استاد کا سادہ حضرت شاہ اللہ صاحب بتا رہے ہیں پورے پتہ بادہ میں اس حدیث کی شرح کرنے میں جو کچھ کروایا ہے اس کا حق یہ ہے کہ اللہ کے صالح اور اشعار بندے رمضان کے چونکہ تعداد وہاں شراب کے مشہور ہونا بھی بناتے ہیں ہم وہ دنوں کو روزہ رکھتے ہیں دنوں کو روزہ رکھتے ہیں جی روز نہیں کرتے ہیں تو مرضی یہی بات اور راتوں کو پڑھائی جا کر آدمی تحت کا دبا اسے اخبار میں بیٹھا کرتے ہیں اور اخبار اور بیکار سے متاثر ہوگا عوام و مومنی کے گرو بھی رمضان مبارک میں عبادات تندرستیوں کی رمضان راغب اور بہت سے گناہوں سے بہت سے لوگ گناہوں سے کنارے کر رہے ہیں. تو اس نام ایمان کے حلقے میں سعادت اور تقوا کے اس عمومی رجحان اور نیکی و عبادت کی اس عام پیدا کے پیدا ہو جانے کی وجہ سے وہ تمام قواعد میں جنہیں کچھ بھی صلاحیت ہوتی ہے اللہ کی مرضیات کی جانے پال اور شر و خواصوں سے منتقل ہو جاتی ہے. آپ کے انتظار کیے اور پھر اس معنی کے بارے میں تھوڑے سے اور خیر کی قیمت بھی اللہ تعالیٰ کی جانب سے دوسرے دورے کی نسبت بہت زیادہ بڑھا دی جاتی ہے. ایک برقع سفر نبی کا فرق ہے تو ان سب باتوں کا نتیجہ یہ ہوتا ہے ان لوگوں کے لیے جنت کے دروازے کھل جاتے ہیں. دروازے کھلنے کے لیے آواز جو ہے ہمارے سارے جو کرتے ہیں رب اللہ تعالیٰ میں دروازہ کھول دیتے ہیں ہمارے تعلیم کو آ جاؤ ہمارے جس مقام میں اللہ ہم سب کو پیچھے داخل کرتے جاتے ہیں. اور جہنم کے دروازوں پر بند کر دیا جاتا ہے اور شادی کو گمراہ کرنے سے آدمی بے بس ہو جاتے ہیں. اس تشریح کو لاگی ان تینوں باتوں میں جنت اور رحمت کے دروازے کھل جانے اور دوزخ کے دروازے بند ہو جانے اور شادی کے مقیدت بے بس کر دیے جانے کا تعلق صرف اہل ایمان سے ہے, صرف اہل ایمان سے ہے. ان کے بھی یہ سب ہے جو رمضان مبارک میں خیر و سعادت حاصل کرنے کے رحم آئے اور رمضان کی رحمتوں اور برکتوں سے مسلم ہونے کے لیے عبادات اور تعاون کا اپنا سر بنا رکھتے ہیں. ماشاء اللہ آپ نمونہ پیش کر دیتے ہیں ہم لوگ دیش کا یہ ماحول آپ ہمارے دیوس ہے ہر بابا جی انہوں نے مارا پیدا یہ پیرا جو ہے ایسے آدمی کسی پر جو ہے چلنا باقی رہے وہ کمبار اور خدا ناشناس اور خدا خاموش और अपने शहर लोग जो रमजान हो गया काम बरकत से कोई सरकारी रहते और उनके आने को की जिंदगी में कोई तब्दील होती है लाइन है इस किसी बचाव से उसका रोज कर उन्होंने जब अपने आप को खुद ही मालूम कर दिया है और 12 महीने सरकार की पदवी पर गई है फिर अल्लाह तारा क्या उनके लिए मालूम भी जवाब दिया इस महीने में भी कोशिश होनी चाहिए कि यार वही रमन रही आप लोग हमारे घर बहुत करते थे रमजान शरीफ में जैसा करोगे पूरा था वही गुजरेगा ये बहुत व्यापार गुजरा रमजान बदल जाओ रमजान शरीफ को ताहत में गुजारो ये रहने का ताहत में गुजारो तो उसके बाद 11 महीना भी कहा मिलेगा उनका असर पूरे साथ रहेगा फल होने के लिए अब माता से आपकी रातों के लिए बड़ी जाती वहां अभी हो रहे काला काल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम इलाका में अव्वल में शरणना सुप्रद हजरत अबू हुरैरा से रवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जब रमजान की पहली रात होती है तो शयातीन और सरकारी नाम चक्कर किए जाते हैं और दोनों के सारे कारवाई बंद कर दिए जाते हैं शहादत बेईमान आना और बड़ी शहादत ईमान आना जिनको समझने आए ना भी सब बाकी चीज है रहता अवय वाले की गर्ज रहता अवय वाले की गर्ज इन जमीरा आसमानी टिंगरस रह के लिए हवा हमारी अलग ही है रहता अबरे उबारे टिंगरस इन जमीरा इस जमीन के आसमान कुछ और है ये दीनी जमीन है ये जमीन का आसमान कुछ और है उनका रहता अबरे उबारे टिंगरस रहता अबरे उबारे टिंगरस इन जमीन आसमानी टीक रहा इस जमीन के लिए आसमानी कुछ अलग है यानी जो बीज कहता है जमीन है बताते हैं हजरत रसूलुल्लाह ने फरमाया जब रमजान की पहली रात होती है तो शादी व्यवस्था का जितना चक्कर भी आते हैं और दोनों के सारे दरवाजे बंद ले आते हैं और उनमें से कोई दरवाजा खुला नहीं था और जनता के तमाम दरवाजे खुल जाते हैं और अगर कोई दरवाजा बंद नहीं किया था अल्लाह को मारी पुकारता है अरे खैर वो नहीं निकाले का तो कहो छोड़ कहो खैर नेगी के सारे कदम बढ़ा के आओ और अय बनी और बच्चे दारू के शायद रुक जाओ नेगी के दारी आओ आगे कहा बुरे कहा अल्लाह की तरफ से बहुत से गुनाकार बंदों को दुर्ग से रिहा दिया है जब उनकी मफरत का फैसला होता रहता है ये सब अल्लाह के नाम में होता रहता है होता रहता अल्लाह हम सब लोगों को इसका अहल बनाए कि हम इस बशारत में शरीक हो जाए अल्लाह की वजह दूसरी हदीस है हजरत अब्दुल्लाह ने अब्बास रज़ियल्लाहु अन्हु से फरमाया है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम खैर की बख्शिश और खैर को दान की काम आसानी है अल्लाह के सब बदलों से फायदे हैं अल्लाह हम सबको मिल करके जो उम्मत की खैर आई है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम तरह हो गया लिखते हैं अल्लाह है सबसे ज्यादा उम्मीद वाली आज क्या है ये आज मेरे दिन अमन ला तक रख मेरा मत देता अल्लाह है अल्लाह उम्मीद वाली आज की या मेरे अमन लाता प्रभु बिना अल्लाह के नाम से काम ही करो भाई उम्मीद वाले ऐसे नहीं लेकिन हजरत जहां सारी फरमाते हैं اہل بیت میں سے زیادہ ساری فرماتے ہیں یہ اور کیا ہے ہم اہل بیت کے ذریعے سب سے اعلیٰ ہے برسوں کی مٹی گرد کو مطلب ہے جب تک جہنم میں کوئی اہل جہنم امت ہے حضور صلی اللہ علیہ وسلم آتی نہیں برسوں کی مٹی گرد ہوتا ہے خدا معلوم دکھتے ہیں ماشاء اللہ بہت سارے کہتے ہیں ہم لوگوں کے ذریعے سب سے اعلیٰ ہے امید والی آتی ہے راستہ کردو بھی نہ بدلتا ہے اللہ کے نام سے نا امید ہو نہیں کرتا ہے لیکن ہم اہل بیت کے رضی وہ لڑکا بجوتی کا رقم کرتا ہے ہم راضی نہیں ہوگی جب تک کہ ہمارا کوئی امتی جہنم نہیں رہے گا سنا ہمیں کوئی امید جہنم نہیں تھوڑا سا بھی ایمان اور نظر بھی نکال دیا جائے گا تو اپنی امت کی فکر ہے میں نے نبی سے گزر کہا آپ اپنی امت سے آپ اپنی امت کی فکر کیجیے ہم بات کریں بہت سندر اگر آپ حضور صلی اللہ علیہ وسلم کی یہ کریمانہ صفت اور زیادہ ترقی کر جاتی ہے رمضان میں تو وہی اردو سے زیادہ ترقی کرے رمضان یہاں رات میں جتنی رہی آپ سے اللہ ہم سے ملتے تھے اور رسول اللہ سے رکھا ان کو قرآن مجید سناتے تھے اور جب روزانہ کے لیے تھا آپ سے اللہ سے ملتے تو آپ سے اللہ اور سرگر کی اس کا ایمان نفر ثانی قائد بخشی نے اللہ تعالیٰ کی بھیجی ہوئی ہواؤں سے بھی اجازت دے دیا جاتی اور پیدا جاتا ملتے تو آپ سے اللہ سے رکھتی اس کا ایمان رکھا میں اور باقی ہو جاتی گویا رمضان مبارک کا مہینہ گویا رمضان مبارک کا مہینہ حضور صلی اللہ علیہ وسلم کے قبر مبارک کے لیے بہار اور نشان اور درشن خیر کی صفت میں ترقی کر جاتے ہیں نشان ہو جاتا تھا کریمانہ سی بات بن جاتی تھی گویا کہ حضور کے نشان کا مہینہ رمضان ہو جاتا تھا نشان کوئی ہم لوگ خوش رہنا چاہیے اللہ تعالیٰ نے مہینہ لیا ہے ہم تو بہت خوش ہے بھائی بچہ ہم روزہ لے کر ارے رکھا تھا ابھی تیسرا روزہ ہے کوئی فرق جسے آپ سے کوئی فرق گلی شکر کی بیماری ہے کیا اللہ کا شکر ہے کوئی مجھے کوئی تکلیف مجھے اصل بات بات ہے لوگ ہیں بہار کیا حضور صلی اللہ علیہ وسلم کی قبر مبارک کے لیے بہار اور نشان اور نسل خیر اس میں ترقی کا مہینہ ہے اور اس میں اس چیز کو بھی جگہ ہے ان مہینے کے حضرات میں اللہ کے خاص پہ امیر آتے تھے اور آپ صلی اللہ علیہ وسلم کو قرآن مجید سناتے تھے اس وجہ سے اور زیادہ خیر برکت ہو جاتی اللہ تعالیٰ نے فرمایا ابن آدم کا ہر عمل تو اس کے لیے ہوتا ہے اللہ تعالیٰ نے فرمایا حدیث کرسی کی ضرورت ہے کہ ابن آدم کا ہر عمل تو اس کے لیے ہوتا ہے بدو روزے کے لیے روزہ صرف میرے لیے ہوتا ہے بڑی بات روزے کو آپ کر دیا اللہ ہم نے کہا روز ایک بیان ایک ہی دن کے سنا ہے بہت ایک ہی دن اس بچوں روزے کے لیے روزہ صرف میرے لیے ہوتا ہے اور میں بازار خود ہی اس کی جگہ یا میں خود ہی اس کی جگہ رہتا ہوں جگہ خود بات एक बादशाह थे, उनकी एक रोगी थी, उसको बहुत मानते थे वो। दरअसल और लड़कियों पांचों को रश्म होता था और अंदर से शिकार भी करती थी। शेख का भी होता है, बादशाह भी होता है, हमला का भी होता है, ये होता है हर जगह। उसे कहा था कि इश्तेहार देता। बादशाह ने कहा कि कमरे में जितनी चीजें हैं, जिसका जो चाहे, जिसका जो चाहे, अब कैसे किसी की निगाह पड़ी होगी जगह पर, किसी की निगाह पड़ी होगी घड़ी पर, किसी की निगाह पड़ी होगी धर्म पर, सब मेरी देखभाल। और रोगी का वो पीछे खड़ी थी, इंतजार यही था। उन रोगी ने कहा कि सब एक एक चीज लेके जा रहे हैं, तुम तो नहीं देखो तब चीजें क्या हजूर आपने कहा बताते जो चीजें हैं जो हार कर देना वो क्या है, मैंने आप पढ़ा कर दिया आप दे रहे हैं सब ये चीजें जिस अमर से अल्लाह मिल जाए उस अमर की कोई हद है वो भी बहुत मशहूर बात है, बहुत दुर्गाजी जान करके आते हैं। वो लोगी पीछे खड़ी थी, हार कर दिया क्या था कि चीजें ले लो क्या किसी कमरे में तो आप ही है, मैं आप पकड़ दिया तो सब लोगी की बात करती थी, सब रक्षा हो गई बड़े सरकार कि ये पुलिस है, ये सबसे ज्यादा पुलिस है, ये वाकई को हर एक चीज को मारने को कहता है। सिर्फ मेरे लिए होगा और मैं बता दे पूरी उनकी जता दूंगा, ये भी फरमाया कि रोजा मुसलमान के लिए ढाल है, उनके जरिए शैतान से पाता चलती है। या कर्जा किसी का रोजा हो तो मैं शराबी और बेहूदा कोई न कर, रोजा जब अल्लाह का है तो अल्लाह के शैतान कैसा है हो, फिर अल्लाह की नाम पर पानी न करो रोजा रखते हुए कोई बर्बाद नहीं बचा। अल्लाह हम सब लोग ये बात करता है, मैं कहता रहा हूं मेरे सामने हरा दिए कोई बर्बाद नहीं। बहुत से ऐसे लोग भी हैं कि रोजा खाते हैं रोज दे रहे ताकि लोगों फिर बता हमारे कहा तुम अपनी पैदा हो जो किसी का रोजा हो तो शराबी और बेहूदा कोई नहीं करे, चोरी चमारी शराब नोशी खुद ही होता ये न करे, रोजा है अल्लाह के लिए भूखा है, मैं भूखे रहो बहुत मिलेगा। सबसे ज्यादा खुशी का मौका वक्त इफ्तार है और ये अल्लाह से मुलाकात होंगे, खुशी का मौका इस बार होगा है उत्तर में, इससे कहीं ज्यादा खुशी का सही रात हमारा मोदारी का मौजा है इस बार बहुत होता है, भूख लगी है प्यास लगी है मुंतजी है कि अल्लाह को क्या होता है अल्लाह तारा के रूप की फर्मा मदारी यदि खुल के कहा सामने आ रही है जो देखो खाना मजबूत भूख लगी प्यास लगी सब कुछ है, लेकिन अल्लाह के हुक्म का इंतजार है कि अल्लाह हम पर मौजूद कहें तब हम खाएंगे। हमारे तक पापों मना उठा ही कहीं भी तरह से लगातार मान उठा हो हर तरफ से अल्लाह की आवाज आने लगी थी, दिलों ने हजर कहा नहीं मारा और जमा था मस्जिद की आवाज आई तब उठा करूंगा अरे बिल्कुल कभी मैं वही नहीं कर रहा पास के गरीब मस्जिद के अला आएगी हमारा ही सब हिस्सा कर वो नहीं कर सकते कभी नहीं किया, कभी उन्होंने चार साल किए ही लोग अल्लाह का घंटा बड़े सब अगर हमारा अच्छा अल्लाह का शुक्र है, ये बड़ाई नहीं है अल्लाह का शुक्र है कभी जमा नहीं जब महाराणा के मस्जिद के हमारे लोग अगर क्या हमारी वो आएंगे मराना है अरे दूर मस्जिद देखा ये लोग जरा दूर है वहां के आवाज सुनते रहते थे लोग बैठे हो वहां की मर्जी के आवाज आ रही है और अगर कोई सरकारी रोज जरा झगड़ा करे तो उससे कह दें कि मैं रोजे का बस बुद्धू को बताना रोजे का खाना मैं बुद्धू को कहना होता मैंने गड़बड़ हो जाएगा है नहीं अंदर में कर लेता हूँ मैं यही कि समझ लो कि अभी बुद्धू हुए और हमारे कोई बोले भी जाए नहीं तुम रोजे का उसका हक ही है रोजे का हक ही नहीं कर रहा है हरी शरीर ने यह भी फरमाया है कि रोजेदार को दो खुशियां मिलती हैं जब वो रोजा इफ्तार करता है तो वो खुश होता है बोलदार हजर क्या बात है बहुत क्या वाह से अल्पा ने एक प्रिय लोग दोनों को बड़ा इंतजाम है गुजारकर अलहमदिल्ला बहुत इंतजाम है होना चाहिए लेकिन हमको खुश तो होना चाहिए बहुत इफ्तार इफ्तार में नहीं दुआ है इफ्तार करते जो उनके ईमान की बात है बहुत सी अच्छी चीजें हैं गुजरात के अल्लाह ताला अमल कभी दुआ करते दुआ ही करते बहुत इफ्तार के बाद दुआ करना नहीं मकबूली है क्या ग्रह मतदम हो वक्त होगू वह सब बराबर विशाल खाता ग्रह मतदम हो वक्त रूप में तब होगी ये हुदू सरकार दोनों के ये भी कमाल है कि वह वक्त नदी हो अब आया नहीं सर ये लगाओ रंगों में जाती तभी लग जाएगी लेकिन हुजूर सल्लल्लाहु अलैहि वसल्लम से रुकू का कहना मैंने बताया इतिहाई तमाम की बात हुजूर की इतिहाई कि उस वक्त गुरु बोला बैठा है गुरु कहता थे अब ये कहते हैं कि जो लगाओ ऊपर पानी सहता जाता है हुजूर ने क्या बनवाया लगा पर धर्म हो वह उत्तर जैसे रुकू वह सब बताया इच्छा हुजूर सल्लल्लाहु अलैहि वसल्लम को अब तक ये तभी नहीं कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम आपके पानी पीने से रंगों में जाता है जब वो रोजा इफ्तार करता है तो खुश होता है और जब जन्नत के बदल आ रहा है तो हुजूर पेश होगा तब अपने रोजे के बदल खुश होगा एक खुशी यहां दुनिया में सची अजीब में हम सदा अवसर है अल्लाह ताला के ये इशारा करता है कि इब्ने आदम का हर अमल तो खुद उचित होता है लेकिन अमल रोजा मेरे लिए होता है इसलिए बात साबित होती है फिर रोजा ही एक ऐसा अमल है जिससे व्यय को करना नहीं होती रोजा है तो नहीं रोजा ही नहीं मृत्यु की रोजे में व्यय नहीं है इसलिए अल्लाह ताला ने उसको बर्दाश्त को जरूरत है है ये वजन मैं इससे बात आ रही थी सिर्फ रोजा ही एक ऐसा फल है जिसे व्यय को कोई लगा नहीं होता और रोजा का यही फल अल्लाह ताला को भी वजह पसंद है कि रोजा की जगह अल्लाह ने खुद अपने जिम्मे ले लिया है मेरे व्यया ऐसे उसने रोजा रखा उसकी जगह काला पता खुद हो जाएगी इसे अंदाजा भी लगाया जा सकता है कि जो इनाम अल्लाह ताला बाजार में खुद देंगे वो कैसा कुछ इनाम होगा ईमान अल्लाह ईमान से रोजा को ढाल करने की वजह यह है उसके लिए शरदार से बातें होती है मोमिन बदला गुनाहों से बचता रहता है इसी वजह दीन पे फरमाया गया है रोजा उसी पर ढाल देगा जब सब उसे फौरा कर जाए यदि गुनाहों का इंतजाम न करें मरण धारा भी खुद तोड़ दिया और इसी वजह से दर्श में पोली जान और झगड़े से भी रोका गया है। हम ये भी है लखनऊ को पहुंचाए, इन रोजों में कई घर के खाने पीने से रुके रहने की वजह से मुंह में एक तरह की जो महकाय आती है, जैसे रात को सोने की वजह से आती है, अल्लाह ताला के यहाँ बहुत के द्वारा वो महक बड़ी मिलती हुई और मुंह के पूर्व से कृपा करो जो बूंद अल्लाह ताला से बात करो बहुत हमारे यहाँ तो क्या मैं कहता मोर जी करना विश्वास करते हैं ये है बात बताते हैं कि बात सही बात है उसमें विश्वास हो रहा है नहीं करना चाहिए ताकि वो खूब मकबूल रहे। हमारे मंत्री ने जवाब दिया कि भूख बाकी रखने की जरूरत नहीं है, वो भूख से पैदा होती हुआ ताकि मकबूल रहे। और उसी तरह ने कहा है लिखा है कि घोड़े की नींद की भी अहमियत होगी ना जाता, ये नहीं पता कि नींद की जितना दुनिया का है उसको चावल में पहुंचाया जाएगा, ये तो भूख का जवाब है उसे नींद का प्रवाह है जिस करोगे नींद नहीं जाएगी बल्कि नींद के जो भी शक्ल हो वो अल्लाह में पहुंचेगी। ये भूख जरूरी मुंह में रखने की स्वागत की है ये नहीं मतलब है वो विश्वास करने के बाद ही मेरे भूख उसी उस मिलेगा है सर नहीं बस ठीक है। रोजादार को दो खुशियां मिलेगी, एक दो रोजा खोलने की बहुत खुशी होगी जो बिल्कुल बिजली है, दूसरी खुशी में अपन होगी जब अल्लाह के उनको फ्रेश होगा रोजा इनाम हाथ करेगा तब उसे अंदाजा होगा कि रोजा कैसी अजीब इबादत थी जिसे ऐसे ऐसे इनाम हाथ मिले हैं। अल्लाह हम सब लोगों को भी ऐसे रोजा रखने की ये बात भी दुष्ट करें और अमल भी दुष्ट करें एक बार भी दुष्ट करें जितना एहतकाल होगा जितना पशु जितना यकीन होगा अल्लाह तला उसी बात से हम प्रजा के अल्लाह पाएंगे। इस तरह के इस रोजे को काल आमद लाने की जरूरत है, बहुत से हंसी आ रहे हैं काबला का होने का रोजे को काला पोष कराने से बचो वर्ग प्यारे से बचो इन चीजों से जितना खुदूर और राजानी बातों से बचोगे वो नहीं रोजा बाबरकत होगा और बा असर होगा और बाबरकत होगा। अल्लाह अल्लाह प्रकाश से हम सब लोगों को शपथ हो पाए सही अकीदा दीजिए सही इज्जत के हर सही कोशिश अल्लाह को करने की तौफीक अता फरमाइए और अपने फजल करम से इन जूठी जूठी इबादतों को तिलावतों को जिक्रों को कबूल फरमाइए। रब العالمین کو پر بھی کہانی کا تصدق کریم بحمد یا ارحم الراحمین بحمد سید رب کریم صلی اللہ تعالی علیہ وسلم تعالی ماشاء اللہ تبھی تو آدھر بات ہوئے آتی ہیں میں ہمارے سے کہا وہ دل سے اثر بات ہوئی تو آپ کو دل سے کہنا چاہیے ساری عمر کے لیے سب لوگ بیٹھے رہتے ہیں اللہ تعالیٰ ہر چیز میں یہ بتا یہ رقم ہر چیز میں یہ بتا اللہ تعالیٰ اپنے فرض کرتے ہیں ٹوٹی موٹی عبادتوں دعاؤں کو قبول فرمائے سب سے بڑی آپ کا دھیان نصیب جائے یہ بہت بڑا عمر ہے اللہ کے راہ میں نکلنا ہے بہت بڑی یہ بھی اللہ کے راہ میں نکلنا ہے ایک قدم آپ نے رکھا اللہ کے راہ میں ایک قدم رکھا آپ نے انسان محمد صاحب کہاں جا رہے ہیں کہاں یہ کتاب کرنے جا رہے ہیں میرے مکان کا ہے جگہ کا ہے समझ नहीं क्या करना है तुम्हारे गाँव में मस्जिद है कि नहीं है तो वो कर रहे थे हाँ इस राय तक इस राय अखला के इस प्रकार से व्यवहार ज्यादा करिए तभी जो मैं फिर इंतजाम ना मरने खाता रखिए खाता पर ये बड़ी इंतजाम का है पहले का इंतजाम का है मेरा इंतजाम में ये घर में क्या कर और कठिन रूप में गिरते हैं उनको नहीं किए काम के लिए इस लाइन के लिए सफर कर सकते हो बड़े से बात हर मुझा देव का तो समझ रहा है हर व्यक्ति के पास कर रहे तो वही मिलता बस हमारे यहाँ सब लोग तैयारी की मान रहे तो आपकी ज्यादा सब कुछ नहीं है अब्दुल्ला की तबीयत खराब रहती है और हमारे और भी बहुत हैं सब बीमारी है अल्लाह गाड़ी की बीमारी तमाम बीमारियों से सफाई काफ जाता है अल्लाह काफी